मेरो यहाँ बेहाल छ यो अभागी कर्म कस्तो पीडा दियो दैव यो अभागी कर्म म छु यहाँ खाडी मोलो मेरी प्यारी घरमा कस्तो पीडा दियो दैव यो अभागी कर्म म छु यहाँ मेरी प्यारी घरमा पर्दसीले माया मार्यो भन्दै मन फेर्दिउँ यो अभागी कर्म छु यहाँ खाडी मोलो मेरी प्यारी घरमा यसपालि त औला भनी मेरो बाटो हेर्दी हो परदेशीले माया मार्यो भन्दै मन फेर्दी हो यो अभागी घरमा छु यहाँ खाडी मोलो मेरी प्यारी घरमा कस्तो पीडा दियो दैवा यो अभागी कर्मा म छु यहाँ खाडी मोलो मेरी प्यारी घरमा यो अभागी कर्म कस्तो पीडा दियो दैवा यो अभागी कर्म म छु यहाँ खाडी मोलो मेरी प्यारी घरमा ओहोर साल आउँछु भन्थे अर्को वर्ष छिटै धन कमाई ल्याउला भन्थे तर छरी यो अभागी कर्म कस्तो पीडा दियो दैवा यो अभागी कर्म म छु यहाँ खाडी मोलो मेरी प्यारी घरमा कस्तो पीडा दियो दैवा यो अभागी कर्म म छु यहाँ खाडी मोलो मेरी प्यारी घरमा Thank you. घरमा आउन यति भो यो अभागी कर्म।